वेलफ्रेन एभ्री सन्डे आफ्टर 3 PM नेपालको नेपालबाट संसार पछि लगभग 4 बजेसम्म रहन्छ प्रोग्राम टप अफ दि पप. मार्केटमा आएका उत्कृष्ट टप 10 नेपाली पप गीतको साथमा आज पनि मसँग 10 उत्कृष्ट नेपाली पप संगीत रहेको छ. कुन सङ कुन पोजिसनमा छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ. तपाईँ रेडियो अर्पण 104.5 मेगाहरु सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुन्न सक्नुहुन्छ प्रोग्राम टप अफ दि पप लाई. आज पनि नम्बर 10 देखि 1 सम्मको सङहरू प्ले आउट गर्छु. सुरुमा प्ले आउट गर्छु नम्बर 10 रहेको सङ. आज नम्बर 10 रहेको छ तारा लिम्बूको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ नक्कले कान्छाको. विजेश्वर तन्दुकारको एरेन्ज रहेको यो सङ धैर्य एल्बमबाट लिएको हो भने लास्ट विक नम्बर 9 पोजिसनमा थियो. 1 स्टेप डाउन हुँदै नम्बर 10 आएको छ. तल झर्ने क्रममा रहेको नक्कले कान्छाको नम्बर 10 सङ अबको क्रममा नम्बर 10. ओके, नक्कले कान्छाको तारा लिम्बूको भोकल म्युजिक गर्ने लिरिक्समा टप अफ दि पपको नम्बर 10 रहेको सङ तपाईँको माझमा राखिसकेको छु. अब नम्बर 9 तर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर 9 रहेको छ सुमना छेत्रीको भोकलमा रहेको सङ चाहन्छु. एल्बम सुमनबाट लिएको यो सङमा लिरिक्स रहेको छ भीमबहादुर बमजमको. म्युजिक राजन भक्त श्रेष्ठको रहेको छ भने लास्ट विक नम्बर 8 पोजिसनमा थियो. आज 1 स्टेप डाउन हुँदै नम्बर 9 आएको छ. अबको क्रममा टप अफ दि पपको नम्बर 9 रहेको सङ चाहन्छु. नम्बर 9. चाहन्छु सुमना छेत्रीको भोकलमा रहेको अनि टप अफ दि पपको नम्बर 9 रहेको सङ प्ले आउट गरिरहेको छु. ब्याकग्राउन्डमा बजिरहेको छ. अब नम्बर 8 लाग्नुपर्ने हुन्छ. आज नम्बर 8 रहेको छ विनय केजरी अनि पुष्पा सुब्बाको भोकलमा रहेको सङ यो मुटुको, जसमा म्युजिक एरेन्ज गर्नुभएको छ विनय केटुले. लिरिक्स सम्झना गौतमको रहेको छ भने एल्बम आरओई म्युजिक हन्टर 2 रहेको छ यो सङ. लास्ट विक नम्बर 6 पोजिसनमा थियो. आज 2 स्टेप डाउन हुँदै नम्बर 8 आएको छ. अबको क्रममा टप अफ दि पपको नम्बर 8 रहेको सङ यो मुटुको. नम्बर 8. यो मुटुको भर्कन तिमी दुई आँखाको नानी ओके विनय केटुवा अनि पुष्प सुब्बाको भोकलमा रहेको सङ यो मुटुको नम्बर 8 मा रहेको छ. वेल फ्रेन्ड, तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो फर एभर एन्ड फर अल रेडियो अर्पण 104.5 मेगाहर्ज. तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com बाट पनि सुनिराख्नु भएको छ. म चाहिँ तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ. टेन्सन पार्टनर राज पौडेल. यो हो प्रोग्राम टप अफ द पप. अब टप अफ द पपको नम्बर 7 तर्फ लाग्छु म. आज नम्बर 7 मा रहेको छ सरिता प्रजापतिको भोकलमा रहेको सङ हेर्दा हेर्दै, जसमा ऱ्यापमा सपोर्ट गरिरहेका छन् ऱ्यापर राजीव सिंहले, जसमा लिरिक्स रहेको छ अर्जुन तिवारीको एल्बम हेर्दा हेर्दैबाट लिएको. यो टाइटल सङमा एरेन्ज रहेको छ किरण तुलाधरको, म्युजिक विक्रम थापाको रहेको छ भने लास्ट विक न्यू इन्ट्री पाएर नम्बर 10 मा थियो. आज 3 स्टेप अप हुँदै नम्बर 7 मा आएको छ. अबको क्रममा टप अफ द पपको नम्बर 7 मा रहेको सङ हेर्दा हेर्दै. नम्बर 7. Yo people, see who's out here now. Hello well, lady with melody. Sarita, Prajapati. लोबै लाग्दो तिम्रो जवानी पागल मन यो तिमी तिरे बढेछ हेर्दा हेर्दै जवानी चढेछ. सरिता प्रजापति फिट भाइ ऱ्यापर राजीव सिंहको टप अफ द पपको नम्बर 7 मा रहेको सङ प्ले आउट भइसकेको छ. ब्याकग्राउन्डमा बजिरहेको छ भने अब नम्बर 6 तर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर 6 मा रहेको छ राजेश राईको भोकलमा रहेको सङ तिन पानेको झोल, म्युजिक एरेन्ज विनय केटुको रहेको छ भने लास्ट विक नम्बर 4 पोजिसनमा थियो. आज 2 स्टेप डाउन हुँदै नम्बर 6 मा आएको छ. अबको क्रममा तिन पानेको झोल, त्यसपछि हामी सर्ट कमर्सियल ब्रेक तर्फ पनि लाग्छौँ. रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै रहनुहोला. नम्बर 6. तिन पानेको झोल यो, तिन पानेको झोल, तिन पानेको झोल यो, तिन पानेको झोल. नपिउँदा नि

म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन 0556658538 मोबाइल 9855506040 र 9809956545 वेबसाइट www.smkcitown.com फुटबलको महाउत्सव विनफ्री ट्रिप टु ब्राजिल यामाहा विनिङ एक्सप्रेस नयाँ वर्ष 2071 सबैलाई नगद रु 71,000 पक्का छोट साथमा चारजनालाई ब्राजिल भ्रमण बम्पर उपहार हरेक यामाहा मोटरसाइकल तथा स्कुटरको खरिदमा आकर्षक नगद छुट तथा भाग्यशाली बम्पर उपहार जित्ने मौका र हरेक दिन एक्सचेन्ज सुविधा सम्पर्क कालिका मोटरसाइकल पार्ट्स खैरहनी 4 पर्सा फोन नम्बर 0556582661 मोबाइल 9855056661 शाखा कार्यालय रत्नगर 1 सौराहा चोक फोन नम्बर 0556627761 मोबाइल 9855062761 यामाहा विनिङ एक्सप्रेस खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा 7, 8, 9 र 10 पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै 5 विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी 4 पर्सा चितवन फोन नम्बर 0556385544 मोबाइल 9845049278 र 9855582060 हाम्री ममतामयी माता लालकुमारी पौडेलको यही वैशाख 10 गते भएको असामयिक निधनमा सागर जानुहुने इष्टमित्र बन्धु बान्धव छर छिमेक आफन्तजनहरूमा यही वैशाख 22 गते पर्ने 13 दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि आफ्नै निवास रत्नगर 4 शीतल चोक भोकाहामा उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ छोरा बुहारी शिवप्रसाद पौडेल सीतादेवी पौडेल एवं सम्पूर्ण पौडेल परिवार रेडियो अर्पण 104.5 MHz ओके वेलकम ब्याक आफ्टर दि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि उपस्थित भइसकेको छु रेडियो अर्पण 104.5 MHz प्रेजेन्स प्रोग्राम टप अफ दि पपको बाँकी यो एपिसोडमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल वेल तपाईँ रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम टप अफ दि पप टप अफ दि पपमा अब मसँग 5 नेपाली पप गीतहरू बाँकी छ अब लाग्नुपर्ने हुन्छ नम्बर 5 तर्फ आज नम्बर 5 रहेको छ प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग वे नेता लिरिक्स गोपाल दाहालको रहेको छ भने दमिर सिंहको एरेन्ज रहेको यो सङ्ग लास्ट विक नम्बर 7 पोजिसनमा थियो 2 स्टेप अप हुँदै नम्बर 5 आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर 5 रहेको सङ्ग वे नेता नम्बर 5 मैले पनि गरे म प्रदान सुन पछि बाचन सार्थै त गरेका प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको नेतालाई झस्काउने खाले सङ नम्बर फाइभमा रहेको थियो भने आज नम्बर फोरमा रहेको छ राकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ पूर्णिमाको चन्द्रमालाई टू। पार्ट वानको अपार सफलतापछि पार्ट टू निकालेका छन् लोकेश गुरुङले, जसमा लिरिक्स रहेको छ दीपक दस नामीको, एरेन्जर रहेका छन् कमल राई। लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो, आज वान स्टेप अप हुँदै नम्बर फोरमा आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ पूर्णिमाको चन्द्रमालाई टू नम्बर फोर। ओके, लोकेश गुरुङको भोकलमा रहेको सङ पूर्णिमाको चन्द्रमालाई टू नम्बर फोरमा रहेको थियो भने आज नम्बर थ्रीमा रहेको छ राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध, जसमा लिरिक्स रहेको छ रवि मल्लको, एरेन्ज गरेका छन् शैलेन्द्र प्रधान बाबुले, अडियो एसियन म्युजिकले मार्केटमा लिएर आएको यो सङ लास्ट विक नम्बर टू पोजिसनमा थियो, आज वान स्टेप डाउन हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर थ्रीमा रहेको सङ यो सम्बन्ध नम्बर थ्री। यो सम्बन्ध मायाको यो सम्बन्ध, यो सम्बन्ध मायाको यो सम्बन्ध, यो सम्बन्ध, यो सम्बन्ध मायाको यो सम्बन्ध, कहिले नछुटोस् हाम्रो सम्बन्ध, कहिले नछुटोस् यो सम्बन्ध मायाको यो सम्बन्ध। ओके राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध नम्बर थ्रीमा रहेको छ। अब नम्बर टू तर्फ लाग्छु। आज नम्बर टूमा रहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ हौदी माया, जसमा लिरिक्स रहेको छ अनिल स्थापितको, म्युजिक कल्याण सिंहको, एरेन्जर रहेका छन् गोपाल रसाईले। लास्ट विक नम्बर वान पोजिसनमा थियो, आज वान स्टेप डाउन हुँदै नम्बर टूमा आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहेको सङ हौदी माया नम्बर टू। औधी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले, जितेको बाजी हारिरहे थाहै पाएनौ तिमीले। औधी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले, जितेको बाजी हारिरहे थाहै पाए। ओके उत्सव नेपालको भोकलमा रहेको सङ नम्बर टू को औधी माया पछि भने अब एक पटक टप अफ दि पपलाई रिक्याप गर्नुपर्ने हुन्छ। आज नम्बर टेनमा रहेको छ नकले कान्छाको तारा लिम्बूको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ। त्यस्तै गरी नम्बर नाइनमा रहेको छ सुमना छेत्रीको भोकलमा रहेको सङ चाहन्छु। नम्बर एटमा विनय केटु अनि पुष्पा सुब्बाको भोकलमा रहेको सङ यो मुटुको। त्यस्तै गरी नम्बर सेभेनमा सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको हेर्दा हेर्दै। त्यस्तै गरी नम्बर सिक्समा तीन फानेको झोल राजेश राईको भोकलमा रहेको सङ रहेको थियो भने नम्बर फाइभमा प्रकाश पौडेलको म्युजिक अनि भोकलमा रहेको सङ वै नेता। त्यस्तै गरी नम्बर फोरमा रहेको छ भोकल म्युजिक लोकेश गुरुङको पूर्णिमाको चन्द्रमालाई टू रहेको छ भने आज नम्बर थ्रीमा रहेको छ यो सम्बन्ध राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध नम्बर थ्रीमा। नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ औधी माया। अब भने टप अफ दि पपको लास्टमा रहेको नम्बर प्ले आउट गर्नुपर्ने बेला भइसकेको छ। तपाईँले गेस गरिसक्नुभयो होला आज नम्बर वानमा कुन सङ परेको छ भनेर, र बिदा लिनुपर्ने बेला पनि भइसकेको छ। आज नम्बर वानमा रहेको छ खनियो यामो भोकल म्युजिक कृष्ण गुरुङको, रिबेल क्रिएसनले मार्केटमा ल्याएको सङ रहेको छ। लास्ट विक नम्बर थ्री पोजिसनमा थियो, आज टू स्टेप अप हुँदै नम्बर वानमा आएको छ। वेल फ्रेन्ड तपाईँको लागि नम्बर वानमा रहेको सङ प्ले आउट गर्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ हेतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्जलाई ट्युन गरेर सुन्नुहुने तपाईँ सम्पूर्णलाई, अनि www.radioarpan.blogspot.com सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै, मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि धन्यवाद व्यक्त गर्दै नम्बर वानको सङ खनियो यामु छोड्दै बिदा हुन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। एन्ड नम्बर वान